तिम्रो तस्बिर दिलबाट मेट्न सकिँदैन, अधुरो त्यो प्रेम कथा लेख्न सकिँदैन। आकाशको जुन तिमी म धरतीको धुलो, त्यो जुनमा चाहेर नि टेक्न सकिँदैन। विरतीको विशालु त्यो दोष बाँकी के नै छ र मुटुभित्र बढ्छ बोझ ठेक्न सकिँदैन। तितो अतीत बल्झिन्छ किन यति धेरै, साटौँ भने सुखसँग बेच्न सकिँदैन। अचानो भई सहेको छु मैले खुकुरीको धारा, फेरि पनि अदालतमा बेच्न सकिँदैन। तिम्रो तस्बिर दिलबाट मेट्न सकिँदैन, अधुरो त्यो प्रेम कथा लेख्न सकिँदैन। नमस्कार अनि साहित्यिक रात्रिकालीन अभिवादन कार्यक्रम सम्झने मन सुन्नुपर्छ है भनेर रेडियो युनिटी 92.2 MHz ट्युनिङ गरेर बसिराख्नुभएका तपाईँ सम्पूर्ण साहित्यिक मनहरूमा आज पनि उपस्थित भइसकेका छौँ तपाईँको रेडियो सेटमा। यति बेला मलाई सिसाको पर्दा पारीबाट आफ्ना सृजनशील औँलाहरू चलाएर साथ दिइराख्नु भएको छ ललित बोहराजीले भने, अनि म छु कार्यक्रम प्रस्तुता प्रकाश विष्ट। कार्यक्रम सम्झने मन हरेक साताको मङ्गलबार राति बिबिसी नेपाली सेवाको साँझ पक्कपछि सामुदायिक रेडियो युनिटी 92.2 MHz प्रसारणमा आउने गर्छ र आज पनि हामी तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। अब कतिपय श्रोताहरूले त खाना खाएर सुतिसक्नु भएको छ होला, कतिपय खाना बनाउने तयारीमा हुनुहुन्छ होला, र अब 11 को इक्जाम चलिरहेको छ, पढ्दै हुनुहुन्छ होला, र साथसाथमा कार्यक्रम सम्झने मनलाई तपाईँले सुनेर पनि साथ दिइराख्नु भएको छ भन्ने। आज पनि हामी तपाईँका तिनै माया प्रेमका शब्दहरू वाचन गर्नुको लागि अनि तपाईँका तिनै मिलन अनि बिछोडका पत्रहरू वाचन गर्नुको लागि आज पनि उपस्थित भएका छौँ। यो रातिको समय छ, रात निष्पष्ट हुँदैछ, एकान्त छ, र यो एकान्त रातमा तपाईँले कार्यक्रमलाई सुनेर साथ दिइराख्नु भएको छ होला। अब घरतिर भएकाहरूले पल्लो कोठामा आमा बुवाले सुन्छन् कि भनेर कानमा इयरफोन लगाएर सुन्दै हुनुहुन्छ होला। जसरी भए पनि तपाईँले कार्यक्रमलाई सुनेर साथ दिइराख्नु भएको छ होला। आज पनि हामी एउटा प्रेमपत्र लिएर तपाईँको माझमा आएका छौँ, जुन प्रेमपत्र सायद तपाईँको जीवनमा समेत मेल खान सक्छ, किनकि पछिल्लो समयमा प्रेम गर्नेहरू थुप्रै सहरमा भेटिन्छन्, मायाको सहरमा प्रेम गर्ने थुप्रै देखिन्छन्। कतिपयको प्रेम सफल हुन्छ त कतिपयको प्रेम बीच बाटोमै अलग पनि भएको प्रशस्तै हामी देख्न सक्छौँ। सायद तपाईँको जीवनमा पनि कतै त भएको छैन, तर म यो भन्न चाहन्छु तपाईँको जीवनमा कहिले त्यसो नहोस्। प्रेम होस् त साँचो प्रेम होस्, सधैँका लागि होस्। हुन त भन्छन् पाउनु मात्रै माया होइन रे, गुमाउनु पनि माया हो, तर आफूले माया गरेको मान्छेलाई गुमाउँदा कत्तिको दुःख हुन्छ, कत्तिको पीडा हुन्छ, सायद तपाईँले भोगिसक्नु भएको छ होला। आज पनि यस्तै यस्तै कुराहरू हामी यताबाट गर्नेछौँ, तपाईँले सुनेर साथ दिनुहुनेछ विश्वास छ। आज एउटा अधुरो प्रेम कथा लिएर म तपाईँको माझमा आएको छु। यो कथाको आवाज म एकैछिनमा भन्ने नै छु, तर अब भन्ने ढिलो नगरिकन कार्यक्रमको सुरुवातमा यताबाट एउटा साङ्गीतिक कोसेली राख्छौँ, त्यसपछि म त्यो प्रेम पत्र लिएर तपाईँको माझमा आउँछु। रेडियो युनिटी सुन्दै गर्नु। तस्बिर बोल्यो अनि रुनी अतीत यो साङ्गीतिक कोसेलीपछि पुनः तपाईँलाई स्वागत छ। तपाईँले यदि भर्खरै मात्र रेडियोलाई खोल्ने अवसर पाउनुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो युनिटी 92.2 मेगाहर्जको कार्यक्रम सम्झने मन। तपाईँ सुनिराख्नु भएको छ। अब ढिलो नगरिकन म यो अधुरो प्रेम पत्रलाई यसरी सुरुवात गर्छु। एक सुन्दर जोडी थियो। केटा र केटी धेरै वर्ष माया प्रेम बसेपछि विवाह गर्छन्। विवाहपछि त झन् माया प्रेम पनि धेरै बढ्दै जान्छ। दुवैजना धेरै नै खुसी र एक सुखी परिवारका साथ रमाउँदै जीवन निर्वाह गरिरहेका हुन्छन्। बिहान बेलुका श्रीमती पूजापाठ गरेर सधैँ आफ्नो पतिको लामो आयु होस् भने भगवान्सँग प्रार्थना गर्थिन्। अनि श्रीमान भने दिनभरि काम गरेर आउँथे। दिनभरि मजदुर गरेर एक नयाँ जीवनको नयाँ सुरुवात श्रीमतीलाई खुसी राख्ने पतिको सोच थियो। एक दिन बिहानै केटा काममा जान्छन् तर बेलुका साँझ परिसक्दा पनि फर्किँदैनन्। श्रीमान घर नफर्केपछि केटी धेरै आत्तिन्छिन्। धेरैपल्ट फोन ट्राई गर्छिन् तर मोबाइल स्विच अफ हुन्छ। रातभरि आफ्नो श्रीमान आउने आशमा ढोकामा बसेर कुरिरहन्छन्। भोलिपल्ट बिहानको 7 बजेपछि केटा घर आउँछ। तब श्रीमतीलाई उसले ढोकैमै देख्छ। अनि श्रीमानले भन्छ, किन रुँदै ढोकामा बसे कि नि, आऊ उठ भित्र जाऊ। अनि श्रीमतीले भन्छन्, तपाईँ रातभरि कहाँ जानुभएको हो र? श्रीमान केही नबोली ढोकातिर जान्छ र सुत्छ। भोलिपल्ट श्रीमतीले भन्छन्, ए हजुर, काममा जानुहुन्न? श्रीमान झर्केर बोल्छ, तँलाई के को मतलब? दिन बित्दै जान्छ र घरमा पनि झगडा बढ्दै जान्छ। एक महिनापछि केटाले केटीसँग डिभोर्स माग्छ तर केटीले मान्दिनन्। श्रीमतीले नमानेपछि केटाले जबरजस्ती उनलाई डिभोर्स पेपरमा साइन गर्न लगाउँछ। त्यस पश्चात केटाले घर छोडेर जान्छ। श्रीमान आउने आशमा केटी दिनरात रुँदै बस्छिन् तर केटाको कुनै अत्तुपत्तु चल्दैन। एक पेट पाल्नु भए पनि केटीले एक अफिसमा काम खोजेर काम गर्छिन्। एक वर्षपछि केटीसँगैको अफिसमा एक काम गर्ने केटाले केटीलाई प्रेम प्रस्ताव राख्छ। केटी पनि मन्जुर थिइन्। यति लामो जिन्दगी एक्लै त जिउन सकिँदैन भनेर बेहीको लागि राजी हुन्छिन्। Yeah. तर केटीको मनमा पहिलेको केटाको लागि अझै पनि माया रहेको हुन्छ। विवाहको दिन अफिसको केटासँग केटीको विवाह हुँदै थियो। बिहेको मण्डपमा पण्डित मन्त्र पढ्दै थिए अनि केटाले केटीको सिउँदोमा सिन्दूर लगाई सकेपछि अचानक एक पागल जस्तो केटा दाढी पनि लामो लामो पालेको, कपाल पनि गुज्रिङ्ग पारेको, हातमा थाली बोकेर बिहेको मण्डपमा आयो अनि एक भगवानको मूर्ति र एक पत्र केटीको हातमा दिएर गयो। केटी अचम्म परिन्। केटीले त्यो पागलले दिएर गएको एक मूर्तिलाई हेर्दै आँखाभर आँसु पारिन्, किनकि त्यो मूर्ति पहिलाको केटालाई उनले मायाको चिनो स्वरूप दिएकी थिएन। अनि केटीले पत्र खोलेर पढ्न लाग्छिन्। पत्रमा लेखिएको थियो, मेरो प्राणभन्दा प्यारी मेरी सानो, म तिमीलाई अझै पनि धेरै माया गर्छु। म चाहन्थे कि तिमी मेरो होइन अरू कसैकी बन भनेर, किनकि मलाई क्यान्सर छ। जुन दिन तिमी रुझै ढोकामा बसेकी थियौ त्यही दिन म काम गर्ने ठाउँमा काम गर्दा गर्दै मुखबाट रगत निकल्न पुग्यो र त्यसपश्चात म डाक्टरलाई जचाएर रिपोर्ट हेर्दा मलाई क्यान्सर छ भनेर डाक्टरले भने। त्यसैले म टेन्सनले घर पनि गइनँ। म एक दिन घर नजाँदा त तिमी रातभरि छटपटायौ भने म संसारबाट बिदा हुने बेला तिम्रो हालत कस्तो होला। म यो संसारबाट टाढा हुँदैछु सानु, तर अब तिमीले आफ्नो नयाँ जीवन सुरुवात गर्दैछौ। म कति नै दिन बाँचुला र त्यसैले तिम्रो जीवनमा म थिएँ भनेर कहिले नसोच्नु ल। माया पाउनु मात्रै होइन गुमाउनु पनि माया हो भन्छन्। चाहेको कुरा कहिले हुँदैन जीवनमा हो रहेछ। यदि चाहेको कुरा जीवनमा हुन्थ्यो भने आज तिमी र म यस्तो सुन्दर जोडी कहिले टाढा हुने थिएनौ। रातको भेट कहाँ भएको छ र प्रिया, कहाँ भएको छ र प्रिया, ओइलिएको फुल्टी बिसिरमा, ओइलिएको फुल्टी बिसिरमा, कसले लागो छ र प्रिया, कसले लागो छ र प्रिया। जता जता सुख देख्यो उतै साइनो जोड्यो, उतै साइनो जोड्यो, भन्दिन म दुखीसँग, भन्दिन म दुखीसँग, किन नाता मलाई रहर थिएन कि तिमी कसै अरू कि बना भनेर, तर सानो म तिम्रो खुसी हेर्नको लागि जे पनि गर्न तयार हुन चाहन्छु। आज तिमी मलाई विश्वास छ तिमी मबाट टाढा भएर खुसी हुन सक्दैनौ। यदि तिमी मबाट टाढा भएर खुसी हुन्थ्यो भने मेरो लागि त्यो अँधेरी रातमा ती आकाशका ताराहरूलाई गन्दै आफ्नो ती नयनहरूबाट मेरो लागि आँसु बगाउने थिएन होला। म घरमा नआउन जेलसम्म मेरो प्रतीक्षामा त्यसरी बस्ने थिएन होला। तर आज हामीलाई नियतिको खेलले अनि दैवको खेलले तिमीबाट सधैँको लागि छुटाउँदैछ। हो, म सधैँको लागि बिदा हुँदैछु। अब तिमी मलाई खोज्ने कोसिस नगर ल। तिम्रो बाँकी जीवन राम्रोसँग कटाउ ल। टाढा भए पनि तिमी तेरा थरु नबिर्सिनु। भिज्दाखा पुछिदिने यी हातहरू नबिर्सिनु। तेरा थरु नबिर्सिनु। बरु निदाउँथे तिमी कुरा सुरु गर्थ्यो। जबरु निदाउँथे तिमी कुरा सुरु गर्थ्यो। जबरु निदाउँथे तिमी कुरा सुरु गर्थ्यो। छुट्नु पर्ला जिन्दगीको गोरेटोमा। ख्यालै थिएन छुट्नु पर्ला जिन्दगीको गोरेटोमा। बेहोसीमा निम्तिएका ती माथहरू नबिर्सिनु। श्रोता, तपाईँले सुनिसक्नुभयो अधुरो प्रेम कथा, दैवको खेल, नचाहँदा नचाहँदै छोड्नु परेको दुःख। कसको मन नरोला र यस्तो दुःख हुँदा। आजको लागि भने अब यो पत्रसँगै हामीले पनि छुट्टिनुपर्ने हुन्छ। कार्यक्रमको निर्धारित समय सकिएको इसारा आइसकेको छ। मलाई अझ यस्ता कुराहरू गर्ने त धेरै मन थियो। माया प्रेमका कुराहरू गर्ने मन त धेरै थियो। तर समय भने आफ्नो गतिमा चलिराखेको हुन्छ। समयले हामीलाई पर्खिँदैन। त्यसैले आजको लागि छुट्टिनै पर्ने हुन्छ। हामीले यति बेलासम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साहित्यिक मनहरूलाई धन्यवाद दिन्छु। त यदि तपाईँ पनि पत्र पठाउन चाहनुहुन्छ भने हाम्रो रेडियोको स्टेसन ठेगाना रहेको छ सामुदायिक रेडियो युनिटी 92.2 मेगाहर्ज अमरगढी नगरपालिका 5 खलङ्गा डडेलधुरा। यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने मेलबाट पनि हामीलाई पत्र पठाउन सक्नुहुनेछ info@radiounity@gmail.com। र मेरो व्यक्तिगत जिमेलमा पनि तपाईँले प्रेम पत्र पठाउन सक्नुहुनेछ विश्वप्रकाश 0123@ gmail.com। यदि तपाईले यसमा पत्र पठाउनु भयो भने आउँदो मंगलबार म तपाईको पत्रलाई पनि यसरी नै पालो दिनेछु। र अन्त्यमा कार्यक्रम पनि कस्तो लाग्छ तपाईलाई, सुझाव सल्लाह पनि तपाई पठाउन सक्नुहुनेछ। सुझाव सल्लाहको लागि हाम्रो ठेगाना हो सामुदायिक रेडियो युनिटी 92.2 मेगाहर्ज अमरगढी नगरपालिका 5 खलङ्गा डडेलधुरामा। तपाईँ आएर कार्यक्रमप्रति सुझाव सल्लाह दिन सक्नुहुनेछ। र यति बेलासम्म मेरो आवाजलाई तपाईँको रेडियो सेट, मोबाइल सेट र इन्टरनेटसम्म पुर्याउनुको लागि साथ सहयोग गर्नुभयो ललित बोहराजीलाई पनि विशेष धन्यवाद दिँदै। अन्त कोही मित्र औषधि सेवन गर्दै हुनुहुन्छ भने औषधि खान नबिर्सनुहोला। काम विशेषले बाहिरतिर जाँदै हुनुहुन्छ भने उज्यालोको साथमा जानुहोला। रातिको समय छ, झ्याल ढोका बन्द गरेर सुत्नुहोला। भन्दै अर्को हप्ता पुनः भेट्ने बाचा गर्दै म बोल्ने मान्छे प्रकाश विशी आजको बसाइबाट छुट्टिन्छु। अर्को हप्ता पुनः आउनेछु, त्यतिन्जेलको लागि छुट्टिन्छु ल। नमस्कार, शुभरात्रि, शुभ साता। Trala